दिन रुने हो हसासी को कोई भए न रुन हाम्रो माया प्रेम बुझले यहाँ एक अर्का बिना नै हसासी को समर्पित हुनै मा उनलाई बाहेक सोच्दिन कुनैमा कति दिन रुने हो हसासीको अब कोही भएन हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै हसासीको अब कोही भएन हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै बसासीको यो धरतीमा कसले जुन छुने छ बिजाए त सत्यकै हुने छ कति दिन रुने हो हसासीको अब कोही भएन हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै हसासीको अब कोही भएन हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै हसासीको अब सँग जिउने Oh, तिमी कोही नभनौ, तिमी मेरो मा तिम्रो नभनौ। कति दिन रुने हो हसेको कोही भएन रु, हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै बसेको दोषी कोही नभनौ, तिमी मेरो मा तिम्रो नभनौ। कति दिन रुने हो हसेको कोही भएन रु, हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै बसेको कोही भएन रु, हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै बसेको बस सीखो।